Sita, Ram Lai Sita, Krishna Lai Radha, Aile Samma, Mama Dre Chwada, Dali Nugena, Love Gana Ne Pachayna, Bie Pani Bachayna, Love Gana Ne Pachayna, Bie Pani Bachayna, Paisa Mero Dhalkiyo, Etta Suna Sibaji, Kebo Kebo Masti Gane Dhokai Pugena, Krishna Lai Radha, Aile Samma, Mama Dre Chwada, लव गर्नने पाछैन बिहे पनि भाछैन लव गर्नने पाछैन बिहे पनि भाछैन भैसा मेरो ढल्कियो यस्ता सुना शिवजी के भो के भो मस्ती गर्ने धोकै पुगेन ओ यस्ता सुना शिवजी के भो के भो मस्ती गर्ने धोकै पुगेन भतिदारी छोट्ने डाली नुगेन